तेरी याद तेरी याद तड़पदी है लालियां नैनां ने झड़ियां कदी इस रस्ते लंगमाही तेरी दीद दी हसरतां इन बड़ियां कदे इस रस्ते वे लंगमाही तेरी दीद दी हसरतां इन बड़ियां तेरी याद पई तड़पांदी है तेरा नूरी जिक्र जदों गोवे मेरे गम दा मदावा बढ़ जावे तेरा नूरी जिक्र जदों गोवे मेरे गम दा मदावा बढ़ जावे एंज हिजर दी रात नो चमकावे जीवे रोशन होण फुल झड़ियां एंज हिजर दी रात नो चमकावे जीवे रोशन होण फुल एंज हिजर दी रात नू चमकावे तेरे वरगा किसे अख डिठा जगते हो आए या रसूल अल्लाह तेरे वरगा किसे अख डिठा जगते होया है तेनू अपने जया समझण वाले बे इल्म ने कर दे तद अड़ियां तेनू अपने जया मुख चंद बदर शाशानी है मथे चमके लाट नूरानी है काली सुल्फ ते अख मस्तानी है मखमूर अखी मद بریاں تو اپرو خوص مثال دسن جے تینوں کے نزادے تیر چھٹن لبا سرخا کھا کے لال یمن چٹے دند موتی دیاں ہن لڑیاں ایس صورت نو میں جانا کھا جانا کھا کے جان جہانا کھا ایس صورت نو میں جانا کھا جانا کے جانے جگانا کھا سچ آکھا تیرا بدی میں شانا کھا جس شان تو شانا سب پڑیا تیرے ور کسے اکھ ڈٹھا ہے تیرا سنی نہ جگتے ہویا ہے تینوں اپنے جیا سمجھن والے بے علم نے کر دے تد ਪਈ ਤੜਪਾਂਦੀ ਹੈ।